ताले हाम्रो साथ छुट्यो बाध्यताले हाम्रो साथ छुट्यो अजम्बरी हाम्रो नाता अजम्बरी हाम्रो नाता न चाहे रे छुट्यो चाहे रे छुट्यो कसरी बाचुला तिमी बिना दैवले नि हाम्रो सारा खुशीहरू लुट्यो खुशीहरू लुट्यो माया अन्त साटी गयो